नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz, र अनि यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। र कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 363 333 नम्बरमा स्वागत गर्ने गर्दछौँ। र हामीले बजाउने लोक भाका मार्फत आफन्तजन घर पुरा लगाए तपाईँका सम्पूर्ण प्रयोजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। प्राविधिक मित्र विष्णुले पनि इसारा गर्दै हुनुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। प्रेम कुमारीजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना भयो कि नाइ? एकछिनपछि हुन्छ। अनि आजको दिन के कसरी बित्यो नि? ल हुन्छ, आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ प्रेम कुमारजी, कार्यक्रममा आउनुभयो, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला माडीबाट प्रेम कुमारी आउनु भएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई पनि सधैँ सम्झनाहरू राख्नुहुन्छ। 0556 363 333 र 0556 363 333 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना राख्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझमा। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? चिसो पानीबाट सुदीप चेपाङ। अनि चिसो पानीतिरको नयाँ नौलो खबर के छ सुदीपजी? एकदमै बिन्दास छ। अनि खाना खानु भयो कि नाइ? कार्यक्रम सकिने लगतै खानु पर्ला होइन? अनि के कसरी बित्यो नि आजको दिन चाहिँ? आजको दिन चाहिँ तपाईँको के कसरी बित्यो भनेको मैले? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद। कन्तरुमको दादालाई, साथीहरूमा सुरेश चेपाङ, दिनेश चेपाङ, ऐतराम चेपाङ, रोज चेपाङ, दिनेश चेपाङ, रोज चेपाङलाई, अनि सुदीप कुमार चेपाङ भनेर मैले चिन्नु सम्पूर्णलाई, सुदीप भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हजुर हुन्छ सुदीपजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ। नमस्कार। यति बेला चिसो पानीबाट सुदीप चेपाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म विराटनगर नगरदेखि गणेश पौडेल। वीरेन्द्र नगरदेखि गणेश पौडेल भन्नुभयो? पौडेल। ए कणेल। हजुर। अनि के छ गणेशजी तपाईँको नयाँ नौलो खबर? हजुर सबै ठिकै छ दादा, पानी परिरहेको छ, के हुन्छ अनि तपाईँको? हाम्रो पनि सबै ठिक छ, हाम्रोतिर पनि भर्खरै पानी परेको थियो, अहिले चाहिँ अलिअलि ओभा जस्तो भएको छ। हजुर यता त पानी परिरहेको छ अहिले नि, त्यतातिर वीरेन्द्रनगरतिर पानी परिरहेको छ अझै पनि। हजुर राति सुत्नलाई शीतल हुने भयो, रातिलाई अलिकति शीतल हुने। खाना भयो कि नाइ? भएन दादा, हो हुन्छ नि तपाईँको? हाम्रो पनि भएको छैन, तपाईँहरूले चाहिँ हामीलाई कुर्नुहुन्छ, हामी त झन् चाँडै खाने कुरै भएन नि त। त्यही दादा। अनि आजको दिन के कसरी बित्यो तपाईँको? आजको दिन कसरी बित्ने दादा, राप्ती पौडी खेल्न गयो दिउँसो साथीहरूसँग, अनि अहिले आइयो त्यही हो। हुन्छ गणेशजी, कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद। अनि कन्ट्रोल रुमको दादालाई, अनि मेरो जापानमा हुनुभएको ड्याडीलाई, अनि मेरो मम्मी भाइ बहिनी र हस्बेन्डलाई, मलाई गणेश पौडेल भन्दा चिन्ने नचुन्ने सम्पूर्णलाई। हुन्छ गणेशजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्कार। यति बेला वीरेन्द्रनगरबाट गणेश कडेल आउनुभएको थियो, आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 055-63-332 र 055-63-333 को बाटोमा कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा कार्यक्रममा भाका राख्ने बेला भएको छ। हरिदेवी कोइराला अनि पुरुषोत्तम नेउपानेको आवाज रहेको छ यो भाकामा, ऐना हेरेर भने भाका अब क्रममा तपाईँको लागि। हेरेर लाउमाया लाउनीले धोको फेरेर हरिदेवी कोइराला अनि पुरुषोत्तम नेउपानेको सुमधुर आवाजमा सजेको यो लोकभाका पृष्ठभूमिमा राखिसकेका छौँ। 055-63-332 र 055-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निमेश। हजुर नि, म के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ दादा, पानी परिरहेछ। पानी परिरहेछ मकवानपुरतिर नि? हजुर हजुर। अनि खाना खानु भयो कि नाइ? भएन दादा, अब एकछिनपछि। एकछिनपछि हुन्छ। अनि आजको दिन के कसरी बिताउनु भयो नि तपाईँले? यस्तै हो दादा, बसी बसै बसी बसै गरेर बिताउनु भयो। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, कन्ट्रोल रुमको दादालाई, मेरो घर परिवारलाई, अनि जो जसले मलाई निमेश सिंह भन्ने चिन्नुहुन्छ उहाँ सबैको लागि दादा। हुन्छ निमेशजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला मकवानपुरबाट निमेश सिंह आउनुभएको थियो, आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 055-63-332 र 055-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामी मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए नि मञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइराखेका छौँ र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने र थोरै भए पनि परै राख्ने कोसिस गरिराखेका छौँ। कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। 055-63-332 र 055-63-333 बाटो भएर हामीले बजाउने लोक भाकाले तपाईँको त्यो दिनभरिको तनावलाई थोरै भए पनि मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ। यति बेला टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? कोराकदेखि। सोनम। हजुर सोनमजी, के छ तपाईँको नयाँ नौलो खबर? ए, अनि खाना भयो कि नाइ? खाना खाइसक्नु भयो? तपाईँ त सबै चिजमा चाँडै हुनुहुने है। ए, अनि के कसरी बित्यो आजको दिन सोनमजी? आजको दिन चाहिँ तपाईँको के कसरी बित्यो भनेको मैले? ए हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? हजुरको लागि धन्यवाद। सोनम भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ। सोनमजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कोराकबाट सोनामा आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई पनि सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट अञ्जना। अनि के छ अञ्जनाजी तपाईँको नयाँ नौलो खबर? तपाईँ त धेरै दिन हराउनु भयो नि त। सुनेर त साथ दिनुहुन्छ होला नि? सधैँ दिनुहुन्छ। हुन्छ, हाम्रो तपाईँको सुनेर साथ दिए पनि तपाईँको धेरै माया पाएको हामीले अनुभव गरिराखेको हुन्छौँ। र अनि के कसरी बित्यो तपाईँको दिन आज? बसी बसौ भन्नु पर्यो। अनि खाना भयो कि नै? खाना भएको छैन। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसले सम्झिने? मेरो घरबाट मम्मी बाबा, दाई भाउजू, भाइ बहिनी सबै दाजुहरूलाई, अनि मलाई कोराकमा हुने मेरो कुमार भाइहरू, अनि दाइहरू, त्यताको सम्पूर्णलाई, अनि मेरो धादिङ जिल्लामा हुने साथीहरू, सीता सुमाया, धादिङवासी सम्पूर्णलाई, र मेरो भाइ शमशेरलाई, अनि प्रीतिलाई, अनि मिनालाई, अनि सम्मै र मलाई माया गर्ने घिना गर्ने सम्पूर्णलाई। हुन्छ अञ्जनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला पदमपुरबाट अञ्जना आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। र 055-63-332-33 को बाटोमा कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा भाका राख्ने बेला भएको छ। राजु परियार अनि लक्ष्मी नेउपानेको सुमधुर आवाज रहेको यो भाका मिरमिरेको घाम अबको क्रममा तपाईँको लागि। काडाको तिम्रै हो मान सम्झना। मिरमिरेको घाम लड्की जवान तिम्रै हो रामाराम ढाँटी मरिजाम राजु परियार अनि लक्ष्मी न्यौपानीको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक साथ गोठेरीबाट दिपेन्द्र तामाङ। दिपेन्द्रजी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ। अनि आजको दिन के कसरी बिताउनु भयो नि? अनि खाना भयो कि नै? भर्खरै खानुभएको। खाना पनि खाँदै अनि कार्यक्रम पनि सुन्दै होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। अन्तिममा चाहिँ दिपेन्द्र तामाङ भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ दिपेन्द्रजी, कार्यक्रममा आउनुभयो, मिठा मिठा गफ पनि गर्नुभयो। अहिले भने कार्यक्रमबाट छुट्टिन्छ, नमस्कार। यति बेला कोराक साथ गोठेरीबाट दिपेन्द्र तामाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरू सबैलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556563332 र 0556563333 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन र प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कामाटी को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट। ए तनहुबाट सबिनास। हो के छ सबिनाजी तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। हाम्रो भएको छैन नि, तपाईँको नि? एकछिन पछि हुन्छ। अनि आजको दिन के कसरी बित्यो तपाईँको? बसी बस। अनि तनहुतिर पानी परेको छ कि छैन नि? यतातिर अलिकति अघि नै अलिकति ठुलो पानी परेको थियो, अहिले भने कम कम भएको छ। पानी नै परेको छैन होइन? हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला तनहुबाट सबिना आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, माया पनि गर्नुहुन्छ र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना पनि राख्नुहुन्छ। 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो? कोराकबाट अन्जु तामाङ कि सन्जु तामाङ? अन्जु तामाङ। अन्जुजी अलिकति तपाईँको आवाज चाहिँ मैले सुन्न अलिकति गाह्रो परेँ कि। भन्नु न, तपाईँको नाम चाहिँ अलिकति मैले हटाएकै सुन्न गाह्रो पऱ्यो। मन्जु तामाङ। मन्जुजी के छ तपाईँको नयाँ नौलो खबर? ए सन्जु तामाङ। अनि के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सब सबै ठिक छ। अनि के कसरी बिताउनु भयो नि आजको दिन चाहिँ तपाईँले? बसी बस गरेर बिताउनु भयो नि। खाना खानुभयो कि भएन नि? खाना भएको छैन। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट सन्जु तामाङ आउनुभएको थियो, आफ्नो आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा सँगै हुनुहुन्छ र हामी मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। तपाईँको ती दिनभरको थकानलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर थोरै भए पनि तपाईँको त्यो तनावलाई अलिकति हटाउने कोसिस गरिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति तपाईँको आवाज चाहिँ मैले सुनिनँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? सिद्धिदेखि के भन्नुभयो? सुखबहादुर चेपाङ। अलिकति तपाईँको आवाज चाहिँ मैले कम कम सुनिरहेछ, आज टेक्निसियनमा चाहिँ अलिकति गडबडी भएको जस्तो लाग्यो मलाई। तपाईँको नाम चाहिँ म हेलो हजुर हजुर तपाईँको नाम चाहिँ एकपटक फेरि भनिदिनु पर्ने भयो। ए शिवलाल चेपाङ। अनि शिवलालजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि सिद्धितिरको नयाँ नौलो खबर के छ नि? अनि पानी परेको छ कि छैन सिद्धितिर? पानी रोकिसक्यो। अनि तपाईँको खाना भयो कि नानी? खाना खाइसक्नु भयो? अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ नि? नियमित श्रोता हुनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आजको कसलाई सम्झिने? धन्यवाद। हुन्छ शिवलालजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला सिद्धिबाट शिवलाल चेपाङ आउनुभएको थियो, आफ्ना आफन्त जनिष्ठ मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 को बाटो भएर टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ तपाईँ। र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, व्यस्तताको कारणले घर फर्किँदै हुनुहुन्छ, मोबाइलको सेटमा भए पनि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ, खाना खान लाग्दै हुनुहुन्छ पनि रेडियो अर्पण 104.5 मेगाहर्जलाई मा बस्ने कार्यक्रम अर्पण शुभसाँझलाई छुटाउनु भएको छैन। कोही साथी ओछ्यान मिलाउँदै भए पनि रेडियो अर्पण मा बस्ने कार्यक्रम अर्पण शुभसाँझलाई सुनेर साथ दिइरहनु भएको छ। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम अर्पण शुभसाँझको बसाइमा हुनुहुन्छ, तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने 0556 63 333 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ। र अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर मलाई इसारा मिलिराखेको छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि फेरि साँझ 7 बजे तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छु। र आज कार्यक्रममा आउनुभयो माडीबाट प्रेम कुमारी, चिसोपानीबाट सुदीप चेपाङ, ब्रेनगरबाट गणेश कणेल, र मकवानपुरबाट निमेश सिंह, र कोराकबाट सोनम, पदमपुरबाट अञ्जना, कोराक 7 बाट दिपेन्द्र तामाङ, तनहुँबाट सबिना, र कोराक सन्जु तामाङ, र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो सिद्धिबाट शिवलाल चेपाङ। र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम अर्पण शुभसाँझ सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि विशेष आभारी छौँ। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै, राजन ठकुरी अनि बिमा कुमारी दुराको सुमधुर आवाजमा रहेको लगन जुराइदेऊ भन्ने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु, नमस्कार। बरमाला लाउने दिन, बरमाला लाउने दिन। गाउँ घर समाजको दर्पण।